नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने क्रममा आज बिहान हिम पहिरोमा पुरी मृत हुनेको संख्या 12 पुगेको छ, जसमध्ये 4 जनाको मात्र शनाखत भएको छ। मृतक सबैको शव सिमरिक एयरको हेलिकप्टरबाट आधार शिविर लगिएको छ। सगरमाथा आधार शिविरबाट क्याम्प नम्बर एकतर्फ जाँदै गरेका 15 जना शेर्पा मध्ये 12 जनाको मृत्यु भएको हो। अन्य 3 जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको। आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत सुबीर श्रेष्ठले जानकारी दिनुभयो। मुख्य दलहरूबीच द्वन्द्वकालका सबै मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने सहमति भएको छ। नेपाली कंग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको छलफलमा द्वन्द्वकालका सबै मुद्दा आयोग मातहत ल्याउने र अदालतमा भएको मुद्दा अगाडि नबढाउने सहमति भएको हो। अदालतमा अहिले भइरहेको सबै मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमा सर्ने व्यवस्थाका लागि विधेयकमा संशोधन गर्न कंग्रेस, एमाले र एकीकृत माओवादीबाट 2-2 जना सदस्य रहने गरी कार्यदल बनाउने सहमति भएको कंग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो। माओवादी अध्यक्ष पुष्पकमल दार प्रचण्डले शीर्ष नेतृत्व तहमा सत्य निरूपण तथा मेलमिलाप आयोग गठनका विषयमा समझदारी कायम भएको भन्दै अदालतका सबै मुद्दा आयोग मातहत आउने बताउनुभयो। वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले सोमबारबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने दावी गर्नुभएको छ। साथै उहाँले तत्काल मूल्य वृद्धि नहुने पनि बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले सञ्चय कोषबाट भारतीय आयल निगमलाई 2 अर्ब 50 करोड रुपियाँ पठाइसकेको बताउनुभयो। भारतमा भइरहेको निर्वाचन र केही बक्यौता रकम भुक्तानीको विषयले आपूर्ति सहज हुन नसक्दा समस्या उत्पन्न भएको भन्दै उहाँले आगामी मन्त्री परिषदको बैठक भारतीय आयल निगमको बाँकी 2 अर्ब 50 करोड रुपियाँ समेत भुक्तानी गर्ने दावी गर्नुभयो। तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेश त्रिपाठीले राज्य पुनर्संरचना नहुँदासम्म स्थानीय चुनाव हुन नसक्ने बताउनु भएको छ। मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा त्रिपाठीले स्थानीय चुनावलाई कंग्रेस र एमालेका नेताहरूले प्रचारको मुद्दा मात्र बनाएको बताउनुभयो। अहिले केही दलले आफ्नो स्वार्थका लागि मात्र स्थानीय चुनावको हल्ला गरेको भन्दै उहाँले यसमा मुलुक र जनताको भन्दा पनि सीमित दलहरूको मात्र स्वार्थ रहेको बताउनुभयो। त्रिपाठीले द्वन्द्वको समयमा भएका मानवाधिकारका हनन र जघन्य अपराधका घटनाबारे सत्य निरूपण तथा मेलमिलाप आयोगबाटै छानबिन गर्नुपर्ने बताउनुभयो। सानो उमेरमा दुर्व्यवहारमा परेकाहरूमा 40 वर्षपछि पनि शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव देखिने अनुसन्धानले देखाएको छ। लन्डनको किङ्स कलेजका अनुसन्धानकर्ताहरूले सन् 1958 जन्मेका 7571 जनाको 7 वर्षदेखि 50 वर्षको उमेरसम्मको शारीरिक तथा मानसिक स्वास्थ्यको विश्लेषण गर्दा यस्तो तथ्य पत्ता लागेको हो। लगातार दुर्व्यवहारमा परेकाहरूमा निराशा र चिन्ता बढ्ने जोखिम हुने र 50 वर्षको उमेरमै निकै कमजोर हुने गरेको अनुसन्धानकर्ताहरूको दावी छ। र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई हिमालयन व्हाइट हाउस कलेजले आज नगदसहित सम्मान गरेको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बङ्गलादेशमा सम्पन्न 2020 विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडीहरूलाई सामूहिक रूपमा 2 लाख नगद पुरस्कारसहित सम्मान गरिएको हो। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो। अवस्था प्राण 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।